کی ہم بات کر رہے ہیں تو اب رفع حاجت، پیشاب یا پیخانے کو جانے کی کچھ مسائل بھی ہم دیکھ لیتے ہیں، کچھ باتیں، تاکہ وہاں بھی طہارت کرنا ہے تو طہارت کن چیزوں سے ٹوٹتی ہے اور پھر اس کو کیسے کیا جاتا ہے، میں دونوں باتیں رہوں. جیسے میں نے وضو کی بات کی تو وضو ٹوٹنے کے بعد کب ٹوٹتے ہیں؟ رفع حاجت سب سے ایک عام چیز ہے، پیشاب پیخانے کو جانا سب سے بنیادی وجہ ہے ہمارے وضو کے ٹوٹنے کی. پھر میں غسل کا جب مسئلہ لوں گا تو پھر غسل کب ٹوٹتا ہے اور پھر اس کا طریقہ، اور وضو کب ٹوٹتا ہے اور پھر اس کا طریقہ، وہ انشاءاللہ ایک کے بعد ایک آتا جائیں گا. تو اب نجاست کو زائل، نجاست کو نکالنے کے لیے جو ہے رفع حاجت ہمارے لیے ضرورت پڑتی ہے. جسم سے پیشاب پیخانہ جو نکلتا ہے یہ ہمارے جسم کی صحت کی تندرستی کے لیے ضروری بھی ہے، لیکن اس کے نکلنے سے انسان کا وضو ٹوٹ جاتا ہے یاد رکھیے. تو اب ان کے کیا ادب ہے اور ان میں کیسی طہارت لی جائے، اس کے بعد غسل اور اس کے بعد انشاءاللہ اور بھی چیزیں میں رکھوں گا آپ کے سامنے. آئیے تو سب سے پہلے ہم دیکھیں گے رفع حاجت، پیشاب یا پیخانے کو آپ کو جانا ہے، قضاء حاجت جس کو کہیں گے، تو کن باتوں کو ذہن میں رکھنا آپ کے اور میرے لیے ضروری ہے، ورنہ ان چیزوں میں ہم بڑی بد احتیاطی کرتے ہیں اور بہت ساری گندگی اور پتہ نہیں کیا کیا مسئلے، بیماریاں اور پریشانیاں، یہ صرف ان چیزوں کو احتیاط نہیں کرنے سے ہوتی. معلوم آپ کو ہاتھ بغیر دھوئے کے کھانا کھا لے رہے ہیں، پیشاب پیخانے میں پانی کی کوئی تمیز نہیں ہے، نہیں ہم تو فلاں کلچر سے متاثر ہے تو کوئی کاغذ استعمال کر رہا ہے نا، کوئی فلاں چیز استعمال کر رہا ہے. پانی میں نے کیوں کہا، پانی اور مٹی صرف دو چیزیں پاک کر سکتی ہے، مطلب آپ کاغذ مت لائیے بیچ میں، آپ دوسری چیزیں مت لائیے بیچ میں، آپ اصل یہی بنیاد ہے. لیکن ہم بھائی فلاں کلچر سے متاثر ہے تو ہمارے لیے تو پانی کی ضرورت ہی نہیں ہے، ہم پانی کو بچانے کو آپ کی ضرورت، آپ کو ضرورت نہیں ہے. اللہ جس نے اس دنیا کو بنایا اس نے کسی حکمت کے ساتھ ہی یہ تمام احکامات ہم کو اور آپ کو دیے، ٹھیک ہے. تو ہمیں ان چیزوں کی فکر کرنے کی زیادہ ضرورت نہیں جو اللہ کا ذمہ ہے، ہم وہ فکر کریں اپنے اعمال کی جو ہمارا ذمہ ہے، ٹھیک. تو بہرحال تو اس چیز کو وہ کرے، تو کیا چیزیں ہمارے ذہن میں ہوں جب رفع حاجت کے لیے جائے، جب بیٹھے اور جب نکلے. تین حصوں میں بات رکھوں گا آپ کے سامنے، جاتے وقت کی کیا احتیاط ذہن میں ہوں گی، بیٹھتے وقت کیا احتیاطیں ذہن میں ہوں گی، واپس آتے وقت کیا احتیاطیں ذہن میں ہوں گی. کچھ باتیں ہو سکتی ہیں ایسا لگے کہ یار یہ تو تھوڑی بے شرمی ہے، بے شرمی نہیں ہے، یہ علم ہے اور یہ ضرورت ہے، یہ واجبات کی بات ہو رہی ہے، ٹھیک ہے. بہرحال چلیے آئیے. تو سب سے پہلی چیز کہ انسان جب رفع حاجت کو جائے، پیشاب یا پیخانے کے لیے جائے، تو انسانی نظروں سے دور جائے. نبی اکرم صلی اللہ علیہ وسلم کے تعلق سے روایت میں آتا ہے، جب آپ رفع حاجت کو جاتے تو بہت دور جاتے کہ ہم میں سے کوئی بھی آپ کو دیکھ نہیں پاتا. ایک روایت میں عبداللہ ابن مسعود رضی اللہ عنہ فرماتے ہیں، میں رسول اکرم صلی اللہ علیہ وسلم کے ساتھ جب آپ بیت الخلاء کو جاتے، پیشاب یا پیخانے کی حاجت کو جاتے، تو میں پانی لے جایا کرتا، میں آپ صلی اللہ علیہ وسلم کے ساتھ بہت دور جاتا. ایک مقام کے بعد رسول اللہ مجھ سے پانی لے کے میری نظروں سے بھی دور چلے جاتے، مطلب دونوں انسانی نظروں سے دور اور پھر رسول اللہ اس شخص، چونکہ وہ ساتھ چلتے آپ سلم کے حفاظت کے لیے، دیکھنے کے لیے، پانی دینے کے لیے، پھر آپ سلم اس سے اور دور چلے جاتے، اتنے دور کہ ہم انہیں دیکھ نہیں پاتے. ایک مرتبہ رسول اکرم صلی اللہ علیہ وسلم رفع حاجت کے لیے گئے، جیسا کہ آپ کی عادت اور سنت تھی، بہت دور نظروں سے چلے گئے، بڑی تیز آوازیں آنا شروع ہوئی، ہم سب گھبرا گئے، کیا بات ہے. کچھ لوگ دوڑتے ہوئے یہاں آ گئے کہ بھائی کیا بات ہے، رسول اللہ کہاں ہیں، آوازیں آ رہی بہت، اور ہم کو ڈر ہوا کہ دشمن نے حملہ نہ کر دیا ہو، کوئی مسئلہ نہ ہو، لیکن ہمت تو کسی کی بھی نہیں ہو رہی تھی کہ آگے بڑھے، چونکہ رسول اللہ نے آواز ہم کو نہیں دی کہ آؤ، اور ہم گھبراتے رہے. تھوڑی دیر بعد جب رکے تو رسول اللہ صلی اللہ علیہ وسلم آتے ہوئے دیکھے، ہم نے کہا اللہ کے رسول ہم تو بڑے گھبرا گئے تھے، کچھ آوازیں ہم نے سنی، ہم کو ڈر لگنے لگا کہ آپ کے ساتھ کچھ ہو نہ گیا ہو. تو آپ نے کہا کہ نہیں، ایسا مسئلہ نہیں تھا. جب میں رفع حاجت کے لیے گیا تو جنوں کے دو گروہوں میں لڑائی ہو گئی، جو کافر اور جو مومن تھے، اور دونوں میرے پاس آئے اور کہا آپ صلح کروا دیجئے، اور ہم لوگوں کو ڈسپیوٹ جگہ کے اوپر تھا، ایریے پر تھا، کہ فیصلہ کر دیجئے کون کہاں رہیں گا. آپ نے کہا، میں نے پھر دونوں فیصلہ کر دیا اور دونوں نے میری بات کو قبول کر لیا، اور میں نے مومن جنوں سے کہا کہ تم جو ہے پہاڑوں کے دروں میں جا کر رہو، ٹھیک، یا اونچے مقامات پر رہو، مطلب پہاڑ کے جو علاقے ہوتے پہاڑی، اور جو کافر جن تھے ان سے کہہ دیا کہ تم غیر آباد سمندری ٹاپوؤں میں جا کے رہو، اور دونوں نے میری بات کو قبول کر لیا. بات سمجھ رہے؟ تو یہاں بھی راوی کیا کہتے، رسول اللہ بہت دور چلے گئے تھے، ہم دیکھ نہیں پا رہے تھے، ہمیں آوازیں، ہم ڈر رہے تھے، لیکن رسول اللہ پتہ تھا اتنے دور جاتے تھے، ہو سکتا بھاگنے تک وہاں پہنچ بھی نہ سکے، تو سوچا کہ انتظار کرنا زیادہ بہتر ہے. سمجھ رہے آپ؟ تو انسانی نظروں سے دور جانا ہے آپ کو جب بھی آپ کو وہ کرنا ہے. یہ بات تب کے لیے لاگو ہوں گی جب آپ کھلے میں کر رہے ہیں، بند کے لیے لاگو نہیں، ورنہ بند اس میں بھی آپ دور کسی علاقے میں جائیں گے، وہاں ضرورت ہی نہیں، بند ہے. اور آج کل الحمدللہ ہم شہروں میں رہتے ہیں اور بند ہوتے ہیں، لیکن اگر آپ کو کبھی مجبوری آ جائے جنگل میں تو یاد رکھیے یہ اس کے لیے ہوں گا، ورنہ آج ہم لوگوں کو دیکھتے ہیں سڑک سے، آپ ہائی وے سے گاڑیاں چلا رہے ہیں اور لوگ انسانوں کی طرف منہ کر کے رفع حاجت کے لیے بیٹھے ہوئے. کم از کم اتنی حیا تو ہونا چاہیے کہ پیٹ کر لے آدمی، مجبور ہوتا ہے نا، مجبوری ہے سمجھو، جانے تک چھوٹ جا رہا تھا تو وہیں بیٹھ گیا راستے پر، مطلب گاڑیاں جا رہی ہیں اور اس ہائی وے کی طرف گاڑیوں کو دیکھتے دیکھتے رفع حاجت کے لیے کھڑا یا بیٹھا ہے. समझ रहा बात? तो कैसी मतलब घिनौनी बात है, कितनी बेशर्मी की बात है, मतलब शर्म व हया का तकाजा इंसानियत भूलती जा रही, और फिर वही जानवर और जिसको हम कहेंगे एनिमल इंस्टिंक्ट अपने अंदर वापस जगा रही है, जो जानवरों की खसलत कहेंगे, नंगा होना, जिस्मों को दिखाना, ये आदम की औलाद और आदम की और इंसानों की फितरत नहीं, नंगा होना याद रखें, उसका फितरी तकाजा ही नहीं याद रखें, समझा? तो यह बात याद रखी, वरना बहुत से लोगों को देखा जाता है चौराहों पर बीच में खड़े रह के बस शुरू है, और हर कोई देख रहा आसपास से, और लोग अपनी नज़रें बचा के जा रहे हैं, इनको कोई शर्म नहीं आ रही, समझ रहे आप? चौराहों पर नुक्कड़ों पर खड़े रह के तहारत हो रही है, कम से कम अगर ऐसी ज़रूरत थी तो कहीं दूर जाते, नुक्कड़ चौराहों पर लोगों के घरों को तहारत का मुकाम बना दिया आपने। एक जगह से मैं घर से मेरा गुजर हुआ तो वहाँ ऊपर लिखा हुआ था, यहाँ देखो गधा मूत रहा है, बड़ा ऐसा बोर्ड लगा हुआ था, और नीचे दो आदमी पेशाब करते खड़े थे। मैंने कहा माशाल्लाह, वहाँ उन्होंने लिख दिया, चूँकि उनके घर के पास लोग पेशाब कर रहे थे, इतना तंग कर दिया तो उन्होंने वहाँ लिख दिया था, ताकि कम से कम वो लोग जलील तो हो कि देखो गधा मूत रहा है, ठीक है, लेकिन उसके बाद भी लोगों को शर्म नहीं, खड़े हैं वहाँ, समझ रहे हैं? तो बहुत एहतियात कीजिए, ठीक है। तो नज़रों से दूर जाना, या आम जबान में कहूँगा अपने घरों में तो दरवाज़ों का मुकम्मल बंद होना उसमें जाके, ताकि कोई देख ना सके, कोई आ ना जाए, ठीक। चलिए दूसरी चीज़ का लिहाज, इस हालत में कोई ऐसी चीज़ साथ ना रखे जिस पर अल्लाह का जिक्र या अल्लाह का नाम वाज़े लिखा हो। जैसे कि एक रिवायत में आता, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम से एक अंगूठी थी जो खुली बाहर आप पहनते थे, जिसे मोहम्मद रसूलुल्लाह लिखा था, जो मुहर थी आपकी, स्टैम्प था जो बादशाहों को आप खतूत खतूत लिखते, लेटर्स लिखते तो उस पर मारा जाता, तो वो आप उतार दिया करते थे। तो इससे उलमा लिखते हैं कि ऐसी कोई चीज़ जो ज़ाहरी अल्लाह का नाम या जिक्र हो, जैसे आपके पास मसहफ है जेब में, कुरान है, आप पढ़ने के आदी है, तो वो नहीं ले जा सकते आप। रहा मामला वो कुरान जो इलेक्ट्रॉनिक फॉर्म में मोबाइल आईपॉड या दूसरी चीज़ों में, वो अलग चीज़ है, उसकी हुरमत कुरान जैसी नहीं, लेकिन जो मसहफ होता है, पेज वाइज जो कुरान होता है, इसकी बड़ी हुरमत है, इसको तो नहीं ले जा सकते। वो इलेक्ट्रॉनिक फॉर्म में है, क्योंकि अगर कोई मोबाइल गिर गया उसमें कुरान है, तो आप ये नहीं बोलते कुरान गिरा, मोबाइल गिरा, लेकिन कुरान जो मसहफ पेपर में होता है, बुक बाइंडेड बुक में होता है, इसकी बड़ी हुरमत है, याद रखिए, तो इसको नहीं ले जा सकते हैं। या कोई भी इस चीज़ पे खुला अल्लाह का नाम लिखा हो, और रसूलुल्लाह जो पहनते हो मोहर पहनते थे, अब खामुखा लोग आयतल कुर्सी लटका लेते हैं, अल्लाह के नाम के कड़े डाल लेते हैं, ये ज़रूरत नहीं, तो तावीज़ात थे, और ये याद रखिए शरीयतन दुरुस्त नहीं, हराम है, बहरिया। तो ऐसा कोई चीज़ जिस पर जिक्र ना ले जाए। तीसरी चीज़, बैतुल खला में दाखिल होते वक्त जो है, अपना उल्टा पांव अंदर डाले पहले, दायां पांव उल्टा, लेफ़्ट लेग डाले आप पहले, और मस्जिद में दाखिल होते वक्त सीधा डाले, तो यहाँ उल्टा याद रखिए। बहुत से लोग बस तहारत को तो जाना है, क्या परवाह कौन सा पैर जा रहा है, बस जाना है, ये सुन्नत का भी अहतमाम करें। इससे क्या फ़ायदे हो सकते हैं दुनियावी एतबार से, वल्लाहु आलम, लेकिन हम उसके फ़ायदे उठा रहे हैं। कुछ चीज़ें ऐसी होती है जो समझ में नहीं आती, लेकिन अगर बनाने वाला उतना हकीम हो तो आप एतमाद कर लेते हैं, भाई ये दवा है, इसमें क्या पता है कि आपको नहीं, फिर क्यों खा रहे? नहीं, वो हकीम साहब ने दिए, वो बहुत होशियार है, उन्होंने अगर दिए होंगे तो फ़ायदा होगा। तो रब ने जब कह दिया, उसके रसूल के ज़रिए बता दिया, तो बस कर लीजिए अमल, फ़ायदे क्या है आप उठाते रहेंगे, समझ में आओ ना। लेकिन साइंसी इसके कुछ ना कुछ फ़ायदे, कि तो इस्लाम ने जिन चीज़ों को हलाल करार दिया, और जो आपने करके बताया, वो काम कभी भी इंसानी नफ़े के लिए, इंसानी फ़ायदे के, और जो काम आपने नहीं किया और शरीयत ने इसको हराम करार दिया, वो कभी भी नुकसान के लिए इंसानी, वो उसको फ़ायदा नहीं दे सकता, ठीक है। कर लीजिए अमल बस, तो उल्टा पैर डालिए सबसे पहले, सीधा पैर मत डालिए, ठीक है। उल्टा पैर आप डालेंगे, और उल्टा पैर जब आप डालेंगे तो डालने से पहले ये दुआ पढ़ेंगे, बिस्मिल्लाह, ठीक है, ठीक है। ये दुआ है जो बैतुल खला में जाने की दुआ है, और बहुत छोटी सी, अल्लाहुम्मा इन्नी आऊज़ु बिका मिनल खुब्थि वल खबाइथ, ऐ अल्लाह मैं तुझसे, बिस्मिल्लाह अल्लाह के नाम से, ऐ अल्लाह मैं तुझसे पनाह चाहता हूँ खुब्थ और खबाइथ से, मतलब वो जिनों से जो इंतहाई किस्म के गलीज़ जिन होते हैं, और जो इंसानों को जब वो नंगे होते हैं, पेशाब या पैखाने की हाजत को जाते, तब ताड़ते हैं, तब तकलीफ़ पहुँचाते, तब ईज़ा देते हैं, तो मैं पनाह मांगता हूँ ऐसे जिन से खुब्थ और खबाइथ, उनकी मुज़क्कर मुअन्नस से, मुज़क्कर खुब्थ और मुअन्नस जो खबाइथ, इन दोनों से मैं तेरी पनाह में आता हूँ, ठीक। कितनी आसान और छोटी सी दुआ है, लेफ़्ट लेग डालेंगे और उससे पहले दुआ पढ़ते हुए आप दाखिल होंगे। अगर आप दाखिल हो गए और फिर याद आया दुआ भूल गया तो आप दिल में आप पढ़ लेंगे, क्योंकि ज़बान से अदा करना तो हराम हो जाएगा बैतुल खला में आप, लेकिन दिल के मामले को अल्लाह पकड़ नहीं करता है, जो ख्याल दिल में आते अल्लाह पकड़ नहीं करते, लेकिन अच्छा ख्याल ही दुआ ही आएंगी ना, तो दिल में फिर कर लीजिए। होता है वैसे लोग जाके अरे क्या करूँ, तो दिल में आप ज़बान पर लाना तो हराम है आपके लिए, चूँकि आप बैतुल खला में, वहाँ नहीं हो सकता, आप दिल में आप पढ़ लीजिए, ठीक है। तो आप दिल में पढ़ेंगे उस वक्त, लेकिन आप ज़बान से अदा करते पहले अंदर जो है दाखिल होंगे। इसी तरह चौथी चीज़, ज़मीन से करीब होने से पहले अपने कपड़े को नीचे या ऊपर ना करें, दोनों बातें हो सकती हैं, कुछ जगह कपड़े लंबे होते तो ऊपर करना पड़ता है बैतुलखला को बैठने के लिए, और कुछ जगह कपड़े नीचे करना पड़ता है बैतुलखला में बैठने के लिए। डिपेंड है कल्चर के एतबार से, माहौल के एतबार से क्या लोग पहनते हैं। अगर किसी ने सोप पहन रखा हो लंबा जो जुब्बा होता है अरब, तो वो ऊपर करेगा, लेकिन वहीं किसी ने पैंट पहना हो तो नीचे करेगा। तो मैं दोनों बातें कहूँगा, ऊपर या नीचे करने से पहले इतने झुक जाए कि अगर इम्कान हो कि कहीं से नज़रें पड़ती हो, क्योंकि कुछ जगह समझ लीजिए बैतुलखला गाँव में आप चले जाइए 4 फीट की दीवार होती है बैतुलखला, समझ रहे हो, या 3 फीट की दीवार होती है, नीचे बैठ जाए तो नहीं दिखेगा, ठीक। या कुछ इलाकों में आप जाइए बैतुलखला को सिर्फ 3 फीट का दरवाज़ा रहता, ठीक। फिर आप वहाँ क्या करेंगे, आप मजबूरियाँ होती, उसके अलावा चारा ही नहीं आपके पास, चारा ही नहीं। ऐसी मजबूरियाँ आ सकती, जैसा मिसाल के तौर पर आप किसी जेल में चले जाइए, या जेल में आपने कभी देखा होगा तो बैतुलखला सिर्फ 3-3 फीट के होते दरवाजे, क्योंकि कैदियों को छोड़ा नहीं जा सकता किसी भी हाल में, उनको बंद नहीं, मतलब ऐसा नहीं छोड़ा जा सकता जहाँ वो बंद होकर कुछ प्लान कर सकते हैं, कुछ मंसूबे कर सकते हैं। और बैतुलखला में क्या करते हैं, उमन वो नीचे का खोद देते हैं, और अगर बड़े रास्ते हो तो निकल के भाग जाते हैं, नीचे टनल्स होते हैं ना, पानी जिससे बहता है गंदा, हमारे पास छोटी नालियाँ होती हैं, लेकिन कुछ इलाकों में बड़े बड़े टनल्स होते हैं जिसमें पानी सीधा गिरता है और रास्ते इंसान चल सकते हैं उन ड्रेनेजेस के अंदर, समझ रहे बात। तो खुला नहीं छोड़ा जाता 3 फीट के होते ताकि दिखते रहे कौन अंदर, मजबूरियाँ हो सकती। या आप नज़रों से दूर तो चले गए, लेकिन कुछ इमारतें हैं जो देख सकते हैं लोग, ऊंची इमारतें हैं, अब कितने दूर जाएंगे आदमी, कहां तक भागेगा, ठीक। तो फिर इसका एहतियात ज़रूर हो कि किसी की नज़रें आपकी शर्मगाह पे नहीं पड़े, इसलिए कि शर्मगाह को छुपाना एक मुसलमान के लिए फ़र्ज़ है, उसका दिखाना एक मुसलमान के लिए हराम है, ठीक है। तो बहरहाल इतना आप एहतियात करें कोई आपकी शर्मगाह ना देख पाए। इसी तरह पाँचवीं चीज़, ठीक है, जब हम पेशाब या पैखाने के लिए बैठेंगे और खुले में अगर हो तो हमारा चेहरा और पीठ दोनों क़िबले की तरफ नहीं होना चाहिए। हम जब बैतुलखला के लिए बैठते हैं तो हमारा चेहरा और पीठ दोनों क़िबले की तरफ नहीं होना चाहिए, लेकिन अगर बंद है, जैसा आजकल हमारे घरों में बंद होते हैं, तो इसमें कोई माना नहीं, इसका क़िबला और इसका कोई जो है कोई अहमियत नहीं। लेकिन अगर खुले में हैं आप, ओपन स्पेस में आप जा रहे हैं, तो तब आपको ये बात का ध्यान रखना होगा कि मेरा चेहरा और पीठ क़िबले की तरफ ना हो। लेकिन जब आप बंद में हैं, जैसा आज 4 दीवारी हमारे बैतुलखला होते हैं, तो बंद बैतुलखला में इसका कोई मसला नहीं इंशाल्लाह, लेकिन खुले अगर